अलकालाई बसेछ ठुस्की ह एक दिपकलाई हुस्की हिटानो कन्भिना जुलाई लेला गर्छ मुडा लेट्स रॉक असलो असलो असलो असलो मेरी झुमा कमर मेरो नास हेर्नलाई यही पाले आएको छु हम फाले है नास हेर्नलाई यही पाले आएको छु हम फाले मेटाइदे मेरो मनको प्यास तिरौला बरु साउरा व्यास सहितको धूप बालेको रूप समकाइदे चमचामा समकाइदे चमचामा हात कि चुने नगई पुणे समकाइदे चमचामा समकाइदे चमचामा नाच मेरी झुमा नाच मेरी झुमा नाच मेरी झुमा नाचिदे चमचामा नाच मेरी झुमा नाचिदे चमचामा चारतिर सुने तेरो नाम उर्ल्या छ वल्लो पल्लो गाउँ है चारतिर सुने तेरो नाम उर्ल्या छ वल्लो पल्लो गाउँ पातलो कम्मर मर्काइदे नाचेर धरती थर्काइदे सहितको धूप बालेको रूप समकाइदे चमचामा समकाइदे चमचामा लगाई ठुमका कानका झुमका समकाइदे चमचामा समकाइदे चमचामा नाच मेरी झुमा नाच मेरी झुमा नाच मेरी झुमा नाचिदे चमचामा नाच मेरी झुमा नाचिदे चमचामा सासको हुकुम के त मादल डुकुम नाच्नु छ चमचम गर्नु छ रमझम पाखुडो झुमा नाच मेरी झुमा झुमा झुमा हे कसैसँग छैन मेल स्वर्ग कि अप्सरा पानी फेल कसैसँग छैन मेल स्वर्ग कि अप्सरा पानी फेल न त बोली न कन्ने हो तै बनाउने को धन्य हो सहितको धूप बालेको रूप समकाइदे चमचामा समकाइदे चमचामा मैले गीत गाउँछु खुट्टाका पाउँछु समकाइदे चमचामा समकाइदे चमचामा नाच मेरी झुमा नाच मेरी झुमा नाच मेरी झुमा नाचिदे चमचामा नाच मेरी झुमा नाचिदे चमचामा बोलाउने रूप रहेछ तबै त चर्चा खुब रहेछ हे दुनिया बोलाउने रूप रहेछ तबै त चर्चा खुब रहेछ मायाको बतास लाइदे सारा संसार हालाइदे चैतको धूप बालेको रूप चम्काइदे चम्चामा चम्काइदे चम्चामा हात कि चुने नगै पुणे चम्काइदे चम्चामा चम्काइदे चम्चामा नाच मेरी झुमा नाच मेरी झुमा नाच मेरी झुमा नाचे दे छमछामा नाच मेरी झुमा नाचे दे छमछामा नाच मेरी झुमा नाचे दे छमछामा